धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति प्रोग्राम जस्ट फर इन्जोयको आजको एपिसोडमा आज सन्डे एपिसोड उपस्थित भइसकेका छौँ। म तपाईँको दिलको साथी राजन दिल गुरुङ सँगै हुनुहुन्छ म सुजिता अमाल। वेल रेडियो अर्पण 104.5 मेगाहर्ज प्योर जेन्स प्रोग्राम जस्ट फर इन्जोय एभ्री डे आउने गर्छ आफ्टर 11 AM होइन 11 बजेपछि लगभग 12 बजेसम्म हामी तपाईँसँग कुराकानी रमाइला कुराकानी गर्नको लागि आउने गर्दछौँ। सँगसँगै डान्सिङ नम्बरहरू पनि हुने गर्दछ तपाईँको लागि। आज पनि उपस्थित भइसकेका छौँ तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय। र तपाईँ पनि हामीसँग रमाइलो कुराकानी गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले 0556 5363 डायल गर्नुपर्ने हुन्छ। हामीले नम्बर खुला गरिसकेका छौँ। प्रोग्राम जस्ट फर इन्जोय हरेक दिन आउने गर्दछ। त्यसो त आजको यो आइतबारको बसाइमा आइतबारको एपिसोडमा नि राजन दिल गुरुङ अनि म सुजिता आउँदछौँ र समसामयिक विषयवस्तु र उखान तुक्का तपाईँको प्रतिभा के छ त्यो लिने गर्दछौँ। आज भने हामीले के गर्छौँ त आज आज आज जस्ट रमाइलो कुराकानी मात्रै गर्छौँ होला सायद, होइन कुनै टपिक छ र छैन छैन है, सुजितासँग पनि छैन, मसँग पनि छैन, यही टपिक नभएकै बारेमा चाहिँ कुराकानी गर्छौँ। जस्ट रमाइलो हामी कुराकानी गर्छौँ र तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0556 5363 लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउँदै गर्नुहोला। र अहिले भने हामी कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ निकै नै मिठोटा साङ्गीतिक आवाजबाट। वेल फ्रेन्ड यति बेला भने तपाईँको लागि एउटा डान्सिङ नम्बर प्ले आउट गर्छौँ रागिनी MMS 2 बेबी डल। I won't lie and tell you that I'll take it slow, but tonight no bites 'cause the wife will know. Sorry, sorry, for totally luck, huh? Sorry, sorry, for totally luck, huh? ਨੱਚਦੀ ਨੂੰ ਪੇਟ ਹੋਵੇ ਲਾਵ ਚੰਡੂ ਬਾਬ ਸੋਣੀਏ ਨੱਚ ਨੱਚ ਤੱਕ ਜਾਂਗੀ ਬਾਹ ਵਿੱਚ ਮੇਰੀ ਅੱਜ ਕਰ ਲੈ ਆਰਾਮ ਸੋਣੀਏ ਪੈਰਾਂ ਵਿੱਚ ਨੱਚਦੀ ਨੂੰ ਪੇਟ ਹੋਵੇ ਲਾਵ ਚੰਡੂ ਬਾਬ ਸੋਣੀਏ ਨੱਚ ਨੱਚ ਤੱਕ ਜਾਂਗੀ ਬਾਹ ਵਿੱਚ ਮੇਰੀ ਅੱਜ ਕਰ ਲੈ ਆਰਾਮ ਸੋਣੀਏ ਚਮਕਾ ਚਮਕਾ ਮੇਰੀਆ ਮੈਂ ਚਮ ਚਮ ਕਰਕੇ ਚਮਕਾ ਲਾਵਾ ਚੰਡੂ ਬਾਬ ਜੀ ਨੱਚਦੇ ਮੈਂ ਜਨ ਥਮਕਾ ਚਮਕਾ ਚਮਕਾ ਮੇਰੀਆ ਮੈਂ ਚਮ ਚਮ ਕਰਕੇ ਚਮਕਾ ਲਾਵਾ ਠੰਡੂ ਬਾਮ ਚ ਨੱਚਦੇ ਮੈਂ ਜਨ ਥਮਕਾ ਮੇਰੇ ਹੀ ਚਰਚੇ ਮੇਰੀਆਂ ਹੀ ਗੱਲਾਂ ਜਗ ਸਾਰਾ ਕਰਦਾ ਨੀ ਬਾਰ ਬਾਰ ਵੇ ਯੇ ਦੁਨੀਆ ਯੇ ਦੁਨੀਆ ਪਿੱਤਲ ਦੀ ਯੇ ਦੁਨੀਆ ਪਿੱਤਲ ਦੀ ਇਹ ਦੁਨੀਆ ਪਿੱਤਲ ਦੀ ਬੇਬੀ ਡੋਲ ਮੈਂ ਸੋਨੇ ਦੀ ਐਸਾ ਬਣਦੀ ਰੁੱਤਾ राख्यो बेबी डोल मिट ब्रोज कनिया कपुर एन्ड कुनाल अवन्तीको भोकलमा रागिनी एमएमएस टूबाट तपाईँको लागि यो सङ्ग प्ले आउट गरिसकेका छौ। कस्तो लाग्यो सङ्ग? निकै नै रमाइलो थियो। रोजाई राजनको नाच्ने चाहिँ यहाँ सुजिता निकै रमाइलो भयो नि, एकदम गर्मी भएको थियो, शीतल भयो गीत। यो डान्सले गर्दा झन् शीतल, पसिना चुहिरहेको छ त मेरो। भर्खर आएको भएर अनि त्यो डान्स गरेको भएर होइन। आज फेरि कुन पाउडर लाग्यो भने क्या यस्तो नि यहाँसम्म स्मेल आइरहेको छ, झन्गोरी के हो गएर पाउडर लगाउनु पर्यो त्यसै गएर अलिकता हाँडी भन्दा गएर है। वेल फ्रेन्ड, यसरी नै हामी तपाईँसँग रमाइलो कुराकानी गर्छौँ प्रोग्राम जस्ट फर इन्जोयमा। तपाईँको लागि भनेर हामीले स्टुडियोका टेलिफोन नम्बर 056 5633 3 2 तपाईँको लागि ओपन गरिसकेका छौँ। फेरि पनि भन्छु 0 55 63 3 3 32 को लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ पनि आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनजीमा। जस्ट रमाइलो कुराकानी गर्न चाहन्छु भने तपाईँसँग कुनै सन्देश छ, सम्झना छ, जे छ त्यो तपाईँको आफन्तजनलाई पुर्याउन सक्नुहुन्छ रेडियो मार्फतबाट हो नि। अनि हाम्रो आवाजलाई तपाईँसँग चाहिँ पुर्याउन सहयोग गरिराख्नु भएको छ राज पौडेल। आज सन्डे एपिसोड आइतबारको यो व्यवसायमा म राजन दिल गुरुङ अनि म सुजिता तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि तयारी अवस्थामा रहेका छौँ। एक्जामको तयारीमा हुनुहुन्छ होला सायद। गर्मी छ, गर्मी छ, गर्मीमा अलिकति शीतल खोज्दा खोज्दा रेडियो एकतिर भुल्न पनि सकिन्छ है। अनि इक्जामको बेला छ, अलिकति रेडियो सुन्न पनि भएन। हुन त घरिघरि रेस्टको लागि सुन्नै पर्छ, एकरो पढेर मात्र नि हुँदैन है, दिमागमा घुस्दैन घुस्दैन होला। त्यही माथि सुजिताको बोधो दिमाग अनि कहाँबाट घुस्ने होइन सुजिता। त्यही भएर धेरै पढ्न त पढ्छ होइन, जति बेला पनि पढेको पढे चाहिँ नगर्नुहोस् होइन। तयारी कतिको छ एक्जामको? ए के भन्नु, यति धेरै छ तयारी, बवाल छ है। सब किताब घोटेरै खाइसक्यो भन्ने सुनेको थियो नि त हो र। हो त, कस्तो थाहा भएको। वेल फ्रेन्ड, यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा, उहाँसँग कुराकानी गर्छौँ। को हुनुहुन्छ, स्वागत गर्छु है त। नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गर्मी छ, गर्मी छ, गर्मी त यहाँ पनि गर्मी छ, लाइन आएको छैन, गर्मी भइरहेको छ, तनावै तनाव छ त्यसो भए। विनिताजी हजुर, पछाडि के छ होला विनिताको? भित्ता छ, त्यहाँ टिभी छ सो भन्ने मैले चाहिँ तपाईँको विनिता नामको पछाडि के थाहा थियो, तर मैले जोक गर्दै हामीले पनि त्यही जोक सम्झेर भन्यो क्या। शर्मा यस्तै मान्छे चाहिँ खोजे कि खास गरी स्पेसल्ली होइन। हजुर, मैले फर्स्ट टाइम तपाईँहरूको प्रोग्राम सुनेको, तपाईँहरू के अरे गफ गरेको एकदम मजा लाग्यो कि, रमाइलो लाग्यो, भोइस एकदम मिठो लाग्यो, त्यही भएर कल गरेको, फोन पनि लागिहाल्यो। थ्याङ्क्स होला त है, अनि कति पढ्दै हुनुहुन्छ? मैले ब्याचलर थर्ड इयर, नयाँ थर्ड इयर पढ्दैछु। ओहो, हामी थर्ड इयर भयङ्कर पढिसक्नु भएको छ, एक्जाम छ नि होइन र, एक्जाम आउँदैछ नि। म अहिले नयाँ हो कि पहिलाको थर्ड इयरको चाहिँ जात छ अहिले, त्यही त अब न्यू थर्ड इयर है तपाईँ। हजुर, म नयाँ थर्ड इयर हो अनि त्यही भएर मेरो चाहिँ छैन, मेरो मैले के गर्छु भने कि होइन, कलेज पुगिसकेपछि होइन, 11-12 त उस्तै लगभग स्कुल जस्तै हो। आफ्नो बाबाको पनि विश्वास छैन, बाबा आफैले जन्माको छोराको त भर विश्वास हुन छोडेको जमानामा अर्काको छोराको के भर हेर्नुहोस् हेर्नुहोस् पछि गएर अर्काकै छोरासँग यस्तो हो नि त, संसारमा सबै मान्छे एकै खाले हुँदैन, एकै खाले हुन्छन् भन्ने पनि छैन। बिन्ताजीको सोच पनि नराम्रो होइन, 85 राज पनि पर्छ हो। आज मेरो नाक हेर्नु कत्रो भएको थियो, बिन्दाजी साह्रै रमाइलो कुराकानी भयो, सायद पहिलो भेटघाट छ है हाम्रो। मैले प्रोग्राम सुनेको नि पहिलोचोटि, फोन लागेको नि पहिलोचोटि। आइ एम सो ह्याप्पी कि मैले तपाईँहरूसँग कुरा गर्न पाउँदा एकदम खुसी। हामी पनि के भन्ने, त्यो भन्दा हामी बढी ह्याप्पी छौँ, बढी ह्याप्पी छौँ। सायद मेजरमेन्ट गर्न मिल्ने भएको भए हाम्रै धेरै हुन्थ्यो। हामी धेरै लाउनु न, गफ नलाउनु हो। साँच्चै के हो बिन्दाजी, त्यस्तो कुरा नगर्नुस् है। वेल बिन्दाजी, कार्यक्रममा आउनु भएको छ, तपाईँको कुनै मेसेज सम्झना सन्देश छ भने तपाईँ दिन सक्नुहुन्छ? डेडिकेसन राख्नु भन्न सक्नुहुन्छ होइन? त्यस्तो खासै केही पनि छैन, गफै गर्न मजा भइराखेको थियो। ल अरू नयाँ गफ भन्नु नि त। न्यु इयर के भयो तपाईँको, कस्तो भयो? हाम्रो त न्यु इयर रमाइलो भयो होइन त, भयो नि है। तर न्यु इयरको दिन चाहिँ म बिरामी भएको थिएँ। म पनि बिराम भएको थिएँ, सेम टु यु। बिरामी भएको थिएँ, अफिस आएको थिएँ, तर के सल्लै गरेर बिरामी भयो र बिन्दाजी यसो भन्छन् नि, वैशाख एक गते बिरामी भयो भने सायद त्यो वर्षभरि नै बिरामी भइन्छ नि, एउटा छ नि भनाइ। अहिले त पाहाडै उचालमा जस्तो गरेर आउनु भएको छ तपाईँहरू। बिन्दाजी तपाईँको डेडिकेसन राख्न सक्नुहुन्छ? हामी केही बेर पछि एउटा सङ्ग प्ले आउट गर्छौँ, त्यो सङ्गमा आफ्नो साथीहरूलाई एपिसोडमा रोमान्टिक सङ्गहरू नै लिएर आउँछौँ कि हामी। सुन्नु, हाम्रो आज बिन्दाजी आएर यस्तो भनेपछि त हामी नबजाउने कुरै हुँदैन। तर थोरै पुरानो छ, पुरानो थोरै पुरानो गीत छ, तर डान्सिङ नम्बरै हो होइन, रोमान्टिक टाइपको डान्सिङ हो। या या या या या हुन्छ। फर्स्ट अफ अल तपाईँहरू दुईजनाको लागि थ्याङ्क यू। फोन उठाउने जो हुनुहुन्छ उहाँको लागि, राजजी हुनुहुन्छ उहाँको लागि पनि, अनि त्यसपछि गएर मेरो साथीहरू जो जो छरियरमा पढ्नुहुन्छ उहाँहरू सबैको लागि, अनि मेरो बाबा, मामु, मेरो दादा। म आज घरमा एक्लै छु, मेरो घरमा कोही पनि हुन्छ छैनन् भनौँ न हजुर, अनि त्यही भएर सबैको लागि। ए कहाँ जानु भएको र? बिहे लाए हा, कोहीलाई पासी लाए हा, कसैलाई पूजा लाए हा। जे लगन यतिखेरै परे हुन्छ होइन, शुभ सायद वैशाखमै रहँदो रहेछ, त्यही भएर कस्तो बोरिङ भइरहेको छ। त्यही भएर राम्रो राम्रो गीतहरू मात्र बजाइदिनु भएन। हुन्छ, कार्यक्रममा आउनु भयो, निकै खुसी लाग्यो। अहिले पनि छुट्टिन्छौँ, नमस्ते। पहिलोपटक कुराकानी भएको भनेर भन्नुभएको छ। आउनुहोस् 0565633 and 2 तपाईँको लागि ओपन गरेका छौँ यति बेला भने विनिता शर्मा, अनि तपाईँको लागि काँटा लगा। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा,

इन्स्टिच्युट इटीआई रिस्ट एकाडेमीसँग सहकार्य प्रमुख कार्यालय 24 कोठी भरतपुर फोन नम्बर 056531809 शाखा कार्यालय टाढी चोक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै मोबाइल 9845023061 गयो जिन्दगी दोस्तै भयो त कहिले 8 पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि फोन नम्बर 0556363696 मोबाइल 9855062377 साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउँको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक चितवन फोन 056-560-341 एम्बुलेन्स 9845564-22 रेडियो अर्पण 104.5 मेगाहर्ट्ज ओके वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि यो सन्डे एपिसोडको प्रोग्राम जस्ट फर इन्जोयमा उपस्थित भइसकेका छौँ म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल र हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राजले राज पौडेल होइन वेल तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज फ्रिक्वेन्सी मोडुलेसनसँगै www.radioarpan.com.mp बाट पनि बसको जुनसुकीको नाममा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय अब हामी लगभग अझै केही बेर बस्छौँ तपाईँसँग रमाइलो कुराकानी गर्न पनि तयारी छौँ र हाम्रो स्टुडियोको फोन नम्बर 0556363732 लाइन पनि हामीले खुल्ला गरेका छौँ तपाईँ पनि सहभागी बन्न चाहनुहुन्छ भने हामीले स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ साथमा हामीले रमाएर गीतहरू लिएर आएका छौँ साङ्गीतिक आवाजहरू यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्नुपर्ने हुन्छ हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ जुटपानदेखि घमण्ड राणा मगर घमण्डजीको खबर के छ के छ तपाईँको खबर घमण्डजी घमण्डजी हेलो सुन्नु भएको छ कस्तो छ के भइरहेको छ खै हाम्रो आवाज उहाँसम्म पुगेको छैन भन्ने कुरा गर्दै हुनुहुन्छ घमण्डजी हजुर आराम हुनुहुन्छ एकदम आराम छ हजुर तपाईँको नामतिर जान मन लाग्यो मलाई थोरै हजुर तपाईँ यति मिजासिलो अनि यति नरम मान्छे घमण्ड कसरी हुन सक्छ हजुर नाम भए पनि काम चाहिँ छैन नि त कसले राखिदियो यस्तो नाम भने कि घमण्ड पुरेतले हो ए ए ए ल हेर्नु त खडेन्द्र गर्नुभयो जाने हाम्रो गुरुले हजुर पुरै घमण्ड राखिदिने यस्तो सरल र मिजास मान्छेलाई नाम त्यस्तो भने मान्छे हुनुहुन्न भने चाहिँ भइहाल्यो ल ठिक छ नामपट्टि नजाउँ अब मान्छेको कामपट्टि र मनपट्टि जाउँ होइन मनपट्टि जाउँ अनि के छ अरू तपाईँको नयाँ नौलो खबर नयाँ नौलो समग्रमा सबै ठिकै छ गर्मी बढिरहेछ हो है त्यही नै हो दिदी हजुर अनि जुटपानीतिरको खबर के छ अरू जुटपानीतिर रमाइलो घमाइलो त्यही हो कहिले काहीँ बाहिर निस्कनु पर्दैन तपाईँको अफिसबाट? बाहिर कुनै बहुत काम विशेष पर्यो भने निस्किन्छु। ट्रेनिङको लागि पनि निस्कनु पर्छ होला है? अनि ट्रेनिङमा कतिको जानु भएको छ, कस्तो लाग्छ ट्रेनिङ? एकदम आफ्नो कार्यप्रति एकदम खुसी छु, राम्रो लाग्छ। पक्कै पनि तपाईँहरू भनेको नेपाल आमाको सुपुत्र, मलाई यसरी भन्न मन लाग्छ। घमण्डजी कार्यक्रममा आउनुभएको छ, सन्देश केही छ? सन्देश त केही पनि छैन, धेरै दिनपछि हजुरसँग कुरा आयो होइन। त्यही त नि मैले अस्ति भनेको थिएँ, अन्त माया मार्न थाल्नुभयो किन हो यस्तो भनेर भने। त्यसपछि छैन, एकदम छैन होइन, हजुरको प्रोग्राम चाहिँ कल गर्नु नपाए पनि सुनेर भने पनि साथै दिइरहेको छौँ होइन। त्यो पनि हाम्रो लागि हजुरहरू हुनुहुन्छ र हामी श्रोता छौँ, हामी श्रोता छौँ र हजुरहरू हुनुहुन्छ, सम्पूर्ण देशवासी मनमा छिरेको छ। यस्तै राम्रो राम्रो प्रोग्रामहरू चलाउँदै जानुहोस् भन्न चाहन्छु। एकदम रमाइलो लाग्छ हजुरहरूको बोली भएसहरू चलाउनु, शैली पनि राम्रो छ, सबै राम्रो छ, समग्र भन्नुपर्छ सबै एकदम राम्रो छ। यस्तै राम्रो काम प्रोग्रामहरू चलाउँदै जानुहोस् यही नै भन्न चाहन्छु दादा। सम्झना कसको लागि? सर्वप्रथम हजुरलाई मेरो घर सिन्धुलीमा बस्नुहुने बाबा मम्मी सम्पूर्ण राणा परिवारको लागि। अघि भर्खरै आउनु भएको थियो क्या यो विनिता शर्मा है, के भन्नु, उहाँलाई पनि सम्झिरहेको छ। देवेन्द्र बोरा अनि माया समय मगर, सुषमा बुढा थोकी, कङ्कना तामाङ, प्रणेशा लोप्सन, प्रेम केसी, चैनपुर ब्यारेङ हुनुहुन्छ, उहाँलाई धेरै धेरै एकदम सम्झिरहेको हुन चाहन्छु। सम्झना तामाङ, देवी श्रेष्ठ सर्व अधिकारी, स्मृति गुरुङ, दुर्गा लामिछाने, सुस्मिता तामाङ, मिना लामा, गुमा आचार्य, पुष्पा अधिकारी, राधा कुमार, निरु तामाङ, निशा अनि सन्त माया होइन, एलिसा, मिना लगायत जसले मलाई घुम्न राख्नु भन्छ सबै साथीले बिर्सेछ, एकदम सम्झिरहेको छु। आज दिन सफल रहोस् भन्ने बिदा हुन्छ दाइ, नमस्ते। हुन्छ, नमस्ते, बाई। जुट पानीबाट के रमाइलो कुराकानी गरे उहाँबाट भने। अब भने हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ, राज्यले विदा माग्न पर्छ भनेर इसारा गरिसक्नु भएको छ। के गर्ने, तपाईँसँगबाट छुट्टी नै मन थिएन, तर आज नछुट्यो भोलि भेट्ने कसरी होइन, त्यसैले अब भने विदा माग्नु पर्छ। हेतिन्जेलसम्म रेडियो अर्पण 107.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच। टाढीबाट विनिता शर्मा आउनुभएको थियो, जुटपानीबाट घमण्ड राणा मगर, उहाँहरूलाई पनि थ्याङ्क यू भेरी मच। जसले फोन ट्राई गर्नुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद होइन। भन्दै आजको यो कार्यक्रम जस्ट फर एनसीबाट राजलाई थ्याङ्क यू भेरी मच भन्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल एकै साथ बिदा हुन्छु। हवस् त, नमस्कार। Yeah.